ولا تنابزوا بالالقاب، اور نہ ایک دوسرے کو برے القاب سے یاد کرو. نون بے زے نبز، برا لقب دینا، برے نام رکھنا، ایک دوسرے پہ برے القاب چسپاں کرنا، جیسے کسی کی عزت افزائی کے لیے کسی انسان، فرد یا قوم کا اچھا لقب رکھا جاتا ہے، اسی طرح کسی کا مذاق اڑانے کے لیے، عیب لگانے کے لیے بعض اوقات برے نام رکھے جاتے ہیں جو دوسرے کو پسند نہیں ہوتے. یعنی کسی کا نام رکھنا بہت عام عادت ہے نا، کسی کو چھیڑنے کے لیے اس کا نام رکھ لینا کوئی برا جس سے وہ چڑے. بعض اوقات کسی کو اس کے اصلی نام سے یا پیار کے نام سے بلانے کی بجائے ایسے نام سے پکارا جاتا ہے جس سے وہ غصہ کرتا ہے، چڑھتا ہے، ناراض ہوتا ہے، لیکن ہم انجوائے کرتے ہیں وہ نام رکھ کے. جسے چھیڑ رکھنا بھی ہوتا ہے، یا پھر اچھے بھلے ناموں کو بگاڑ بگاڑ کے بولنا. مثلا سندس کو سنڈی کہنا، اس کو تنابز بالالقاب کہا جاتا ہے. یہاں اس کی بھی ممانعت کی گئی ہے کیونکہ یہ کسی بھی شخص کے بدذوق ہونے کی علامت ہے. اگر کسی بھی قوم کے اندر، کسی بھی گروہ کے اندر، کسی بھی شخص کے اندر یہ عادت پیدا ہو جائے کہ وہ نام تک سیدھا نہ لے سکے، نام کو بگاڑ کے بولے یا ایسا نام دے کے بولے جس سے دوسرے کی اہانت ہوتی ہو، تذلیل ہوتی، کیونکہ پھر وہی تکبر ہی تو چھپا ہوا ہے. دوسرے کو ذلیل کرنے کے لیے اس کا خراب نام رکھنا یا نام کو خراب کر دینا، اس کو بگاڑ دینا. عربوں کے ہاں یہ عیب بہت عام تھا. قبیلے کا سب سے بڑا شاعر اور خطیب وہی مانا جاتا تھا جو دوسروں کے مقابل اپنے مفاخر بیان کر سکے اور حریفوں کی حجب اور تحقیر کرے. اسی وجہ سے وہ ایک قوم نہیں بن سکے تھے. آپ کو معلوم ہے عربوں کے ہاں یہ قبیلہ پرستی اتنی زیادہ کیوں تھی؟ یہ قبائل میں کیوں بٹے ہوئے تھے؟ یہ منتشر کیوں تھے؟ اس کی بنیادی وجہ یہی تھی کہ ہر قبیلے کا شاعر دوسرے قبیلے کی برائیاں بیان کرتا اور اپنے قبیلے کے فخر بیان کرتا، جس سے دونوں کے درمیان ایک سخت نفرت اور کشیدگی کی فضا ہوتی. اور صرف ان تانوں کی وجہ سے، نام دھرنے کی وجہ سے، برائیاں کرنے کی وجہ سے وہ ایک دوسرے کے قریب نہیں آتے تھے. اور بعض اوقات صرف الفاظ کی جنگ نہیں ہوتی تھی، الفاظ کی جنگ عملی جنگ کا روپ دھار لیتی تھی. تاریخ میں پہلی مرتبہ خصوصاً عربوں کے اندر اسلام نے ان ساری خامیوں، خرابیوں، عیبوں کو نکال کے ان کو یکجان کر دیا، اور دور جاہلیت کے یہ سارے فتنے ختم کیے. اسی لیے فرمایا بئس الاسم الفسوق بعد الایمان، ایمان لانے کے بعد فسق میں نام پیدا کرنا، گناہ کے کام کرنا، یہ تو ناممکن ہے. یعنی اسلام پچھلے گناہوں کو معاف کر دیتا ہے، اسلام لانے سے انسان پچھلی برائیوں کو چھوڑ دیتا ہے، تو اب تم پھر اسی کی طرف پلٹو گے، دور جاہلیت کے طریقے اختیار کرو گے. حضرت ابو جبیرہ انصاری کہتے ہیں کہ یہ آیت ہمارے بارے میں نازل ہوئی کیونکہ جب آپ مدینہ میں تشریف لائے تو ہم میں اکثر آدمی ایسے تھے جن کے دو یا تین نام مشہور تھے، اور ان میں سے بعض نام ایسے تھے جو لوگوں نے ان کو آر دلانے اور تحقیر کرنے کے لیے مشہور کیے ہوئے تھے. آپ کو یہ معلوم نہ تھا. بعض اوقات وہی برا نام لے کر آپ اس کو خطاب کرتے تو صحابہ عرض کرتے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم، وہ اس نام سے ناراض ہوتا ہے، آپ اس نام سے اس کو نہ بلایا کریں. یعنی مدینہ میں آپ کی آمد سے پہلے لوگوں نے اصل نام کے علاوہ لوگوں کے برے برے نام رکھے ہوئے تھے. اب آپ کو تو نہیں پتا تھا کہ کوئی شخص کس نام سے چڑھتا ہے. جب آپ پکار لیتے ان نوئنگلی تو لوگ کہتے کہ نہیں، آپ اس سے نہیں بلائیں اس کو، یہ اس سے ناراض ہوتا ہے. اور آپ خود سوچیں کہ کسی کا ایسا نام رکھنا جس سے وہ ناراض ہو تو یہ معاشرے میں ناراضگیاں اور فساد اور بگاڑی پیدا کرے گا نا. حضرت ابن عباس کہتے ہیں کہ اس آیت میں تنابزو بالالقاب سے مراد یہ ہے کہ کسی شخص نے کوئی گناہ یا برا عمل کیا ہو، پھر اس سے تائب ہو گیا ہو، اس کے بعد اس کو اس برے عمل کے نام سے پکارا جائے. مثلا چور یا زانی یا شرابی وغیرہ، جس نے چوری، زنا، شراب سے توبہ کر لی ہو، اس کو پچھلے عمل سے آر دلائی جائے، اس کی تحقیر کی جائے کہ ہاں ہمیں پتا ہے تم کیا تھے، یا کسی مجلس میں کسی کا نام لیا جائے تو کہا جائے ہاں وہ فلاں شرابی. بعض اوقات ایک شخص اپنی پچھلی زندگی میں کوئی خاص گناہ یا غلط کام کرتا رہا، پھر وہ توبہ کرنا چاہے تو معاشرہ اس کو جینے نہیں دیتا، اس کی توبہ قبول ہی نہیں کرتا. इसीलिए आपने देखा होगा कि बाज पेशे ऐसे हैं या बाज गलत गुनाह के काम ऐसे हैं जिनमें एक दफा लोग पड़ जाए तो उनसे निकल नहीं सकते। क्यों? इसलिए कि माशरा निकलने ही नहीं देता, ताने दे दे के, ऐब दिला दिला के उसको पस्ती में फेंके रखता है, उठने ही नहीं देता। हालांकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स किसी मुसलमान को ऐसे गुनाह से आर दिलाए जिससे उसने तौबा कर ली है, तो अल्लाह ताला ने अपने जिम्मे ले लिया है कि उसको उसी गुनाह में मुब्तला करके दुनिया और आखिरत में रुसवा करेगा। यानी जिसने किसी को उसके किसी पिछले गुनाह से आर दिलाई जो कभी माजी में उससे हुआ हो, उसने तौबा कर ली, लेकिन इसने फिर उसको ताना दिया उस पर, तो अल्लाह ताला उसको मौत नहीं देगा जब तक उस गुनाह में दुनिया में भी मुब्तला न कर दे उसको और उसे दुनिया और आखिरत में रुसवा करेगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मोमिन का हक दूसरे मोमिन पे यह है कि उसका ऐसे नाम और लकब से जिक्र करे जो उसको ज्यादा पसंद हो। यानी मोमिन का अखलाक क्या है कि दूसरे को उस नाम से पुकारा जाए जिससे पुकारना उसे ज्यादा पसंदीदा हो, ना कि उस नाम से जिससे उसको पुकारा जाना पसंदीदा ही ना हो। अब आप देखें ना कि जब आप किसी को किसी के नाम से पुकारते हो, फिर अच्छे नाम से पुकारते हैं या उस नाम से पुकारते हैं जिससे वो खुश होता हो, जैसे बच्चों के कई प्यार से नाम रख दिए जाते हैं, उस नाम को वो ज्यादा इंजॉय करते हैं, तो वो उसके लिए खुशी का बायस होता है ना। यानी अच्छे अच्छे नाम देना एक मोहब्बत का इजहार भी होता है। इसके लिए अरबों में कुनियत का रवाज था और आप सल्लल्लाहु अलैहि वसल्लम ने भी इसको पसंद किया। आपने खास सहाबा को कुछ नाम खुद भी दिए थे अच्छे अच्छे मसलन हजरत अबू बकर को सिद्दीक का या अतीक का, हजरत उमर को फारूक का, हजरत हमजा को असदुल्ला का, हजरत खालिद बिन वलीद को सैफुल्लाह का, ये आपने खुद लकब दिए थे। तो इसमें बुनियादी तौर पर हमें क्या करना है, दूसरे को उस नाम से पुकारना है जो नाम उसे खुद अपने लिए पसंद हो। अब यहाँ पर ये जो फरमाया बिस्मुल फुसूक बादल ईमान, तो बिस्सा का लफ्ज जो है ये नेमा की तरह है, जिस तरह कहते हैं नेमल अब्द, कितना अच्छा, तो बेइसा कितना बुरा, इसमें मुबालगे का मफहूम पाया जाता है। तो माना क्या होगा, बहुत ही बुरा लफ्ज है। इस्म किसको कहते हैं, नाम को, तो बेइसल इस्म बहुत ही बुरा नाम है। यानी कबूल इस्लाम और तौबा के बाद किसी गुनाह की तरफ मंसूब करके किसी को खिताब करना, मसलन किसी को काफिर कह के पुकारना या और, ये बहुत ही बुरा काम है। और यहाँ इस्म का लफ्ज जो है ये जिक्र के मानों में आया है, यानी किसी का बुरे नाम से जिक्र करना, बुरे नाम से उसको पुकारना। लेकिन ये याद रखिए कि इससे वो बाज सिफाती नाम जो है वो एक्सक्लूड कर लिए जाएंगे जो मशहूर हो चुके हों और जिसके लिए वो नाम रखा गया वो भी उसको माइंड ना करता हो सुन के। मसलन आप देखें बहुत से मुहद्दिसीन के नामों में ऐसे नाम मिलते हैं जो उनके लकब या कुनियत बन चुके थे जिससे वो पहचाने जाते थे, लेकिन वो किसी खास मतलब से नहीं रखे गए थे या उनको ताने के तौर पर नहीं रखा गया था। मिसाल के तौर पर अल आमश, आमश कहते चुंदे को, इसी तरह अहदब कुबड़े को। तो ये नाम, वैसे नामों का मतलब अच्छा नहीं है लेकिन वो मशहूर हो गए थे, इससे जिसका नाम लिया जाए वो खुद भी नापसंद ना करे तो उसमें बुराई नहीं है। लेकिन अगर किसी का ऐब नोट कराने के लिए लिया जाए, मसलन किसी को काना कहा जाए या कुबड़ा कहा जाए, ये जताने के लिए कि उसके अंदर ये ऐब है, हकीर बताने के लिए, तो ये बुरा है। या मसलन किसी का पिछला जो दीन है उसके साथ उसको पुकारा जाए, ओ यहूदी या ओ नसरानी। अच्छा आपने देखा होगा कि हमारे यहाँ बाज लोग जिनके वालिदैन मसलन नॉन मुस्लिम होते हैं तो उनके बच्चों को बाजों का तो उनसे मंसूब करके, ओ यहूदी के बेटे या ओ हिंदू की औलाद या ओ सिख की औलाद, इस तरह भी पुकारा जाता है। ये भी बहुत ज्यादा बदअखलाकी की बात है, किसी मुसलमान कल्चर में इसकी कोई गुंजाइश नहीं। बाजों का ऐसा होता है ना कि बचपन में किसी बच्चे में कोई ऐब होता है या कोई ऐसी खास निशानी होती है जिससे उसकी पहचान होती है, उसको ऐब के तौर पर नहीं इस्तेमाल किया जाता, सिर्फ तारुफ के तौर पर। अच्छा आपने देखा होगा कि बाज बच्चों को कालिया या कालू कहते हैं, अब वो प्यार से कहते हैं, उसमें उसकी तहकीर मुराद नहीं होती, लेकिन अगर कोई नियत करके ताने के तौर पर कहे तो ये भी बुरा हो जाएगा। हजरत अबू जर गफारी फरमाते हैं कि मैंने आप सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते हुए सुना کہ جو شخص کسی مسلمان کو فاسق یا کافر کہے اور در حقیقت وہ کافر یا فاسق نہ ہو تو خود کہنے والا شخص فاسق یا کافر ہو جائے گا. کسی کو اگر اسلام لانے کے بعد پھر کافر کہا اور وہ مسلمان ہے کافر ہے نہیں, کہنے والا خود قرار پائے گا. پیچھے آپ پڑھ چکے نا, بئس الاسم الفسوق بعد الایمان, ایمان لانے کے بعد فاسقانہ نام یا کسی پچھلے دین کی طرف متوجہ کر کے نام رکھنا جو ہے یہ بھی سخت ناپسندیدہ بات ہے. یعنی ایک مومن کے لیے یہ بات انتہائی شرمناک ہے, افسوس کا مقام ہے کہ وہ مومن ہو کر بد زبانی میں نام پیدا کرے. یعنی کئی لوگ نام دھرنے میں بڑے مشہور ہو جاتے ہیں نا, تو یہ کوئی خوبی کی بات نہیں ہے, یہ کوئی اخلاق کی بات نہیں ہے. یعنی کسی مسلمان کو یہ اخلاق زیب ہی نہیں دیتا. اچھا بعض اوقات ہم کسی کے جسمانی حال حلیے کی وجہ سے اس کا نام رکھ لیتے ہیں, مثلا کوئی اگر پتلا ہو یا کمزور ہو, تھن ہو, تو ہم کیا کہتے ہیں, سوکھی, تن کا, ہڈیوں کا ڈھانچہ, تمہیں تو کسی میڈیکل کی لیبارٹری میں رکھوا دینا چاہیے تاکہ اسٹوڈینٹس اناٹمی پڑھ سکیں. اسی طرح اگر کسی کا جسم بھاری ہے تو موتی, اور پھر اس پہ تانے دینا. بعض اوقات کسی کو اس کے کسی خاص عمل کی وجہ سے نام دینا اور اس کو حقیر سمجھنا, مثلا کسی کو مہاجر کہنا اور اس کو برے سینس میں کہنا. حالانکہ آپ دیکھیں مہاجر ہونا تو بہت ہی عزت کی بات ہے. اللہ کے دین کی خاطر ایک اچھے مقصد کے لیے اگر کوئی ہجرت کر کے آیا ہے تو اس کا تانا تو نہیں دیا جا سکتا. پھر اسی طرح مسلی کہنا کسی کو, حالانکہ مسلی کا کیا مطلب, نماز پڑھنے والا. پنجاب کے گاؤں میں ان کے ہاں سو کال گھٹیا ذات کے لوگ یا کم ذات کے لوگ مسلمان ہو جاتے تھے, اور آپ کو پتہ ہے کہ عموماً جو نیو مسلمز ہوتے ہیں ان کے اندر عمل زیادہ ہوتا ہے بنسبت وراثتی مسلمانوں کے, تو ان کی نمازوں کو دیکھ کر ان کا مذاق اڑانا, ہاں ہاں ہمیں پتہ ہے تم کون تھے, اب تو بڑے نمازی ہو گئے, اور باقاعدہ ایک قوم کا نام مسلی رکھ لیا گیا ہے. اسی طرح کسی کو ملنگ کہنا اس کی سادگی کی وجہ سے اور اس کے تانے دینا. اسی طرح نسب میں تانا دینا, سمجھ رہے ہیں نسب میں تانا کیا ہے, یعنی کسی کو حرام زیادہ کہنا ہے. یہ نسب میں تانا ہے کہ تم فلاں کی اولاد نہیں ہو. آپ صلی اللہ علیہ وسلم نے فرمایا دو چیزیں لوگوں میں ایسی ہیں جو کفر کا باعث بنتی ہیں, اور ان میں سے ایک نسب میں تانا ہے. عام طور پر نوکر بیچارے مجبور ہوتے ہیں, ان کی بہت شامت آتی ہے, ان کو اس طرح کے نام رکھ کے پکارنا, تانے دیتے رہنا. بعض اوقات گھر کے بزرگ بچوں کے نام کچھ ایسے رکھ دیتے ہیں جن کے میننگ اچھے نہیں ہوتے, تو پھر اس سے بھی گھر میں ایک ٹینشن کریٹ ہوتی ہے. ماں کو بہت برا لگتا ہے اس کے بچے کو کسی خراب نام سے پکارا جائے, وہ بھی آپس کی ٹینشن کا باعث بنتا ہے. بعض اوقات والدین میں کوئی خامیاں ہوتی ہیں تو اولاد کو ان کے تانے ملتے رہتے ہیں, سمگلر کی اولاد یہ وغیرہ وغیرہ. بعض اوقات جب کسی کے اندر کوئی خامی نظر نہیں آتی تو ماں باپ کے کسی نام کی طرف منسوب کر کے یا کسی عمل کی طرف تانے دیے جاتے ہیں. مثلاً ہرقل کے دربار میں جب آپ صلی اللہ علیہ وسلم کا ذکر ہو رہا تھا اور تعریف ہوئی تو اس پر کہا گیا کہ ابو کبشہ کے بیٹے کا تو بڑا نام ہو گیا ہے. آپ کو معلوم ہے ابو کبشہ کون تھے؟ نہیں معلوم, سیرت پڑھی ہو تو. حضرت حلیمہ سعدیہ کے شوہر کا نام تھا, رضائی باپ تھے, ان کی طرف منسوب کر دیا گیا. نک نیم جو پیار سے رکھے گئے ہوں, جن میں کسی کی تحقیر نہ ہو, جسے کوئی مائنڈ نہ کرے, اور جس میں کسی کی تذلیل نہ ہو, تو اس میں حرج نہیں ہے. پیار یا محبت سے دیے ہوئے نام, جس طرح بلال کو بلو کہہ دیتے ہیں, عائشہ کو عاشی کہہ دیتے ہیں, تو اس میں تو کوئی حرج نہیں, کیونکہ اس میں کوئی برائی نہیں ہو رہی کسی کی. اب دیکھیں کہ بعض اوقات شادیوں کے موقع پر سسرال والوں کے نام رکھے جاتے ہیں. بعض اوقات جیسے پہلے بھی بات ہوئی کہ پارٹیز میں لوگوں کے مختلف نام رکھ کے پھر کہا جاتا ہے بوجھو کون ہے یہ. فرمایا وَمَن لَّمْ يَتُبْ, اور جو کوئی توبہ نہ کرے, جس نے توبہ نہ کی, جو باز نہ آیا, جس نے یہ حرکتیں نہ چھوڑی, پھر اللہ کی نگاہ میں وہ کون لوگ ہوں گے؟ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ, ایسے لوگ ظالم قرار پائیں گے, ایسے لوگ بندوں کے حقوق پہ ڈاکہ ڈالنے والے, بندوں کی عزت اچھالنے والے, اللہ کے ہاں ظالم شمار ہوں گے. قیامت کے دن ایک شخص ڈھیروں نیکیاں لے کر آئے گا پہاڑ برابر, لیکن किसी का हक मारा होगा, किसी का बुरा नाम रखा होगा, किसी का मजाक उड़ाया होगा, किसी को ताने दिए होंगे, किसी का खून बहाया होगा, किसी को और तकलीफ पहुंचाई होगी। अब क्या होगा कि सब अपना हक लेने के लिए लाइन में खड़े होंगे। अब वहां पर हक सिर्फ एक शक्ल में लौटाया जाएगा, और वो है इंसान की मशक्कत से कमाई हुई नेकियां जो उसने दुनिया में की। अब हर एक आएगा अपना अपना हक लेके चलता जाएगा, हत्ता के नौबत यहां तक पहुंचेगी कि सारी नेकियां खत्म हो जाएंगी, पहाड़ बराबर नेकियां खत्म हो जाएंगी उस जुल्म का बदला देते देते जो दुनिया में उसने दूसरों पे डाया। और क्या महज ऐसे दिल लुभाने को फजूल बातें कर करके हासिल कुछ भी ना हुआ। हत्ता के कुछ लोग अभी भी बाकी होंगे अपना हक लेने के लिए इस जालिम से, लेकिन अब इसके पास नेकी नहीं क्या दे, तो उनके गुनाह इसके पल्ले में डालने शुरू कर दिए जाएंगे और उनकी सजा भी ये भुगतेगा। क्या कमाया किसी पे हंस के, किसी का मजाक उड़ा के, किसी को लेट डाउन करके, किसी को जलील करके, क्या हासिल हुआ, क्या नतीजा निकला। असल बात यह है कि हर इंसान के अंदर पैदाइशी तौर पर बड़ा बनने का जज्बा छुपा हुआ है। हर इंसान एक तरह की खुद पसंदी के किसी न किसी लेवल पर होता है, इसीलिए जब उसको किसी दूसरे की कोई ऐसी बात मिलती है जिससे वो उसे कमतर साबित कर सके और खुद बड़ा बन सके, तो वो उसको खूब नुमाया करके दिखाता है। उसके लिए फिर वो मजाक भी उड़ाता है, ऐब भी निकालता है, दूसरों को बुरे नाम से भी याद करता है, ताकि इन कामों से अपने बड़ाई के जज्बे की तस्कीन कर सके। लेकिन बात यह है कि अच्छा और बुरा होने का मैयार वो नहीं जो इंसान खुद मुकरर कर ले कि मेरे नजदीक अच्छा होने का मैयार ये है, मैं तो इस पे पूरा उतरता हूँ, दूसरा पूरा नहीं उतरता, इसलिए मेरी निगाह में इसकी कोई कदर कीमत नहीं, वो हकीर है, मुझसे कम है। तो असल बात यह कि अच्छा तो वो है जो अल्लाह की निगाह में अच्छा हो, खा वो बिलाल हबशी हो कि जिनके पास बजाहिर दुनिया का कोई स्टेटस ना हो, मोहब्बत, अकीदत, एहतराम, रवादारी, यही दरअसल माशरे की खूबसूरती है। और इस्लाम ऐसा खूबसूरत और मोतबिल दीन है जो हमें ये सारे अदब आदाब सिखा के लोगों को उनके मकाम और मर्तबे पर रख के हमारे ही लिए खुशियां पैदा करना चाहता है। जैसे आता है ना, अंजिल उन्नासा मनाजिल हम, लोगों को उनके मकाम पर रखो। आप देखें कि नबी सल्लल्लाहु अलैहि वसल्लम का अखलाक क्या था। मसलन इकरमा के सामने उनके वालिद को अबू जहल कहने से मना किया गया, इनके सामने मत कहो, हालांकि वो तो एक उर्फ का लफ्ज था, सब माशरे में मशहूर थे, लेकिन जाहिर है इकरमा के तो वालिद थे। आपके अखलाक ने गवारा ना किया कि उनके सामने लोग उनके बाप को अबू जहल कहें। अच्छा, जिस तरह एहसास बर्तरी की वजह से लोग दूसरों को ये ताने देते हैं, ये दूसरों में ऐब चीनी करते हैं, इसी तरह बाज़ात एहसास कमतरी की वजह से भी, क्योंकि हर एहसास बरतरी नतीजा है एहसास कमतरी का, इम्बैलेंस पर्सनैलिटी होती। जो लोग खुद एहसास कमतरी का शिकार होते हैं या किसी फेलियर का जिंदगी में शिकार होते हैं, वो दूसरों को कामयाब होते नहीं देखना चाहते, दूसरों को आगे नहीं बढ़ने देना चाहते, और दूसरों को इल्जाम देकर या किसी न किसी तरह बुरा भला कह के छोटा साबित करते रहते हैं।